कि बुरा सबसे हूं मैं, बुरा सबसे हूं मैं, अच्छे नहीं गुण बुरा सबसे हूं मैं, अच्छे नहीं गुण मगर रहती है मुझको आपकी धुन, मगर रहती है मुझको आपकी धुन। तेरे कुर्बान जाऊं, बात तो सुन नसीमा जानी बेबतहा गुजर खुल, नसीमा बे बतहा गुजर पुल सीमा जान बे बतहा गुजर पुल सीमा जान बे बतहा गुजर पुल से अहवाल मोहम्मद ला खबर कुल शरपुल फिदाए रोजाए खैर बशरपुल नसीमा जानी बेबतहा गुजर पुल। इजाजत चाहता हूँ भैया, कहता है शायद कि तेरा ऐ माने आलम या मोहम्मद मोहम्मद तू ही सुल्तान आलम या मोहम्मद तू ही सुल्तान आलम या मोहम्मद ज़रूए लुत्फ सुए मन नजर कुन ज़रूए लुत्फ सुए मन नजर कुन नसीमा فتحة جزئين تزمین کے تین شیر میں نے پیش کر دیے اور ایک نعت شریف کے لیے مجھے حکم دیا گیا ہے, اس کے بعد مجھے مناقب پڑھنی ہے. مناقب پڑھنی ہے, ظاہر ہے داتا صاحب کی منقبت تمام ساتھی پڑھ رہے ہیں, مجھے بھی پڑھنی ہے, مجھے بھی پڑھنی ہے. اور ساتھ ساتھ داتا صاحب کی منقبت سے پہلے پنجتن پاک کی مما مولائے کائنات کی منقبت کے چلسے میں پڑھوں گا, اور اسی میں میرا وقت آج کی محفل کا میرا وقت مکمل ہو جائے گا. نا شریف کی اشعار, اس کے لیے مجھے حکم دیا گیا ہے, میں پڑھا ہوں, کہا شاہ نہیں.